बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल शहरमा आज धुमधामै थिएन शहरमा आज धुमधामै थिएन हजुरलाई कि आरामै थिएन थियो त्यो प्रेमको सन्देश कस्तो थियो त्यो प्रेमको सन्देश कस्तो चिठीको अन्तमा नामै थिएन हजुरलाई कि आरामै थिएन मुटुको छेउसम्मै नाम उसको मुटुको छेउसम्मै नाम उसको नलेखेको कुनै ठामै थिएन हजुरलाई कि आरामै थिएन मुटु त पत्थरैको बेस हुन्थ्यो मुटु त पत्थरैको बेस हुन्थ्यो व्यथा र पीरको कामै थिएन हजुरलाई कि आरामै थिएन कटायो जिन्दगी चिसो छिँडीमा कटायो जिन्दगी चिसो छिँडीमा कि उसको भागमा घामै थिएन हजुरलाई कि आरामै थिएन हजुरको सहरमा प्यासै रहेँ म हजुरको सहरमा प्यासै रहेँ म त्यहाँ बरसातको यामै थिएन सहरमा आज धुमधामै थिएन हजुरलाई कि आरामै थिएन प्रतिनिधि नेपाली गजलमा संग्रहित सनत कुमारको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको साँझमा पनि म गजल प्रशिक्षण सम्बन्धी गएको साताकै कार्यक्रमको निरन्तर कार्यक्रम लिएर आइपुगेको छु। गएको शनिबार पनि हामीले गजल प्रशिक्षणबारे कुराकानी गर्यौं र गजल लेख्न सिक्नेहरूका लागि उपयोगी हुने शैलीमा घनेन्द्र ओझाको पुस्तकबाट साभार गरेर गजल सम्बन्धी कुराकानी राख्यौं। आज अर्को पुस्तकबाट मैले फेरि तिनै सामग्री लिएर आएको छु। प्रतिनिधि नेपाली गजल जसलाई सम्पादन गर्नुभएको छ वियोगी बुढाथोकी र कृषु छेत्रीले। नेपाली गजलको पुनर्जागरण सँगसँगै यो पुस्तकले निकै ठूलो महत्व राखेको छ, निकै ठूलो महत्व बोकेको थियो र गजल प्रेमीहरूमाझ निकै लोकप्रिय पनि बन्न पुगेको पुस्तक हो यो। यसमा कृष्ण हरि बराले लेख्नुभएको भूमिका छ गजल र समकालीन नेपाली गजल। म यो भूमिकासँगै आजको कार्यक्रममा गजल लेखनबारे कृष्ण हरि बरालले लेख्नुभएका केही वस्तुहरू सामग्रीहरू साभार गर्नेछु। सुरुवात गर्दैछु यो एउटा गजलबाट। झन न न न न पाउजु झन कौ झन न न न न चुरा छन कौ अलि इन्फर्मल्ली जाउँ है झन न न न न पाउजु झन कौ छन न न न न चुरा छन कौ अब परखाई धेरै लामो भो अब परखाई धेरै लामो भो आऊ अब धेरै ना तडबाऊ झन न न न न चुरा छन कौ ला रा रा रा रा रा रा रा रा तिम्रो कालो केस गुलाबी ओठ ती मृग नयन नासालु तिम्रो कालो केस गुलाबी ओठ ती मृग नयन नासालु त्यही धारले मारे टिन्छु त्यही धारले मारे टिन्छु परेल जिम जिम ना जिम खाओ झन न न न झन न न न झन न न न न पाउजु झन खाओ छन न न न न चुरा छन बुलबुलमा हामी आज नेपाली गजल प्रशिक्षणको विषयमा कुराकानी गर्न गइरहेका छौँ। गएको शनिबार पनि नेपाली गजलका लागि हामीले नेपाली गजल कसरी लेखिन्छ भन्ने विषयमा सामग्रीहरू प्रस्तुत गर्यौं। आज हामीले प्रतिनिधि नेपाली गजलबाट साभार गर्छौं। यसमा विभिन्न गजलकारहरूका गजल संग्रहित रहेको छ यस पुस्तकभित्र, र यसमा भूमिकाका रूपमा कृष्णहरि बरालले गजल र समकालीन नेपाली गजलबारे लेख्नुभएको लेख छ। लेख्नुहुन्छ, सुनिन्छ नेपालमा पत्रपत्रिका प्रकाशन गर्ने काम अत्यन्तै कठिन छ, र त्यसमा पनि आफ्नै पैसा खर्च गरेर लेखकका घर दैलामा पुगी स्तरीय रचनाहरू जुटाउन त झनै अप्ठ्यारो छ। यस्तो हुँदा पनि भित्री मनले अठोट गरेपछि कठिनाई भन्ने कुरो केही नहुन रहेछ भन्ने कुरा वियोगी बुढाथोकी तथा कृषु छेत्रीले विभिन्न गजलकारका थुप्रै गजल जम्मा गरी प्रतिनिधि नेपाली गजल संग्रह सम्पादन गर्न लागेकोबाट मलाई थाहा भयो। यस्तो सराहनीय कार्यको हामी सबैले भित्री हृदयदेखि नै स्वागत गर्नुपर्छ भन्दै बराले लेख्नु भएको छ। डाक्टर कृष्णहरि बराल लेख्नुहुन्छ, गजल अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको अर्थ प्रेमी तथा प्रेमिका बीच वार्तालाप भन्ने हुन्छ। यसरी गजल शब्द अरबी भाषाबाट आएको भए तापनि अरबीमा भने गजल लेखेको जानकारी पाइँदैन। यसको प्रारम्भिक लेखन भने फारसीबाट आरम्भ भएको स्वीकारिन्छ, र फारसीबाट उर्दू हिन्दी हुँदै यो नेपाली भाषामा प्रवेश गरेको हो। प्रथमत गजल फारसी भाषामा लेखिएको भेटिनाले केही विद्वानले गजललाई फारसी शब्द पनि भनेको पाइन्छ, तर अधिकांश विद्वानले भने हरिणको सानो बच्चा बुझाउने अरबी भाषाको गजालाबाट गजल बनेको स्वीकारेका छन् भने कतिपयले चाहिँ अरबी भाषामा भएको कसिदा, कसिदा भनेको बादशाहको प्रशंसामा लेखिने काव्य विशेष, कसिदा नामक काव्यको आरम्भमा लेखिने गरेको तस्बिबबाट प्रभावित भएर फारसीहरूले यसलाई अलग विधाको रूप दिई गजल नामाकरण गरेको बताएका छन्। कृष्णहरि बरालको लेखमा अगाडि लेखिएको छ, यस सन्दर्भमा गजलको व्युत्पत्ति गजल नामक व्यक्तिसँग जोडेर पनि गरिएको छ। रक्सी खाएर र प्रेम गरेर आफ्नो सारा उमेर बिताउने अरबको गजल नामक व्यक्तिले मायाप्रेमको विषयवस्तु भएको रचना पहिले लेखेकाले यस प्रकारको विधाको नाम नै गजल रहेको हो भन्ने मत पनि केही विद्वानले प्रकट गरेका छन्। जे होस्, यी प्रसङ्गहरूले गजल अरबी भाषाबाट आएको शब्द हो भन्न चाहिँ प्रशस्तै सहयोग पुर्याउँछ नै। गजल विशेष प्रकारको बनोटका कारण साहित्यका अन्य विधाबाट स्पष्टसँग अलगिन्छ। यसलाई निम्न बुधाहरूमा चर्चा गरिन्छ। शेर गजलमा दुई दुई पंक्तिका विभिन्न गुच्छाहरू हुन्छन् र यस्ता पंक्ति गुच्छालाई शेर भनिन्छ। शेर अरबी भाषाको शब्द हो र यसको शाब्दिक अर्थ कपाल हुन्छ। गजलमा भएका शेरहरूमा विषयवस्तुको विकास क्रमबद्ध रूपमा अगाडि बढेको पनि हुन सक्छ भने सबै शेरहरू स्वतन्त्र प्रकारका वा भिन्न भिन्न विषयवस्तु प्रयोग गरिएका पनि हुन सक्छन्। सबै शेरमा एउटै विषयवस्तु प्रयोग गरिएका क्षण क्रमबद्ध रूपमा अगाडि बढेको छ भने यस्तो गजललाई मुसलसल, र एउटै विषयवस्तुको विकास नभई भिन्न भिन्न विषयवस्तुको प्रयोग भएको छ भने गैर मुसलसल भनिएको पाइन्छ। यस्तै एउटा गजलमा भएका शेरमध्ये सबैभन्दा राम्रो शेरलाई हास्यले गजल शेर भनिन्छ। गजलमा शेरहरूको संख्या सामान्यतः 5-11 हुन्छन् भनिएको पाइए तापनि यस्तो कडिकडाउ नियम भने कतै भेटिँदैन। के कुरा चाहिँ सत्य हो भने गजलमा शेरको संख्या धेरै भयो भने यसमा वस्तुपरकताको प्रवेश भने सम्भावना धेरै हुन्छ। कृष्णहरि बरालले शेरबारे कुरा लेख्नुभयो। म अमला अधिकारीको आगो गजल संग्रहको 33 पृष्ठमा रहेको एउटा गजलको उदाहरणका साथ शेरबारे बताउँछु। यस गजल 8 लाइनको छ, 8 पंक्तिको छ, र प्रत्येक दुई दुई पंक्तिका एक शेर हुन्छन्। यस हिसाबले यो गजल 4 शेरको छ। यसलाई मैले वाचन गर्ने अरू शैली नभइकन पंक्ति पंक्तिबद्ध रूपमा मात्रै वाचन गर्छु। त्यो ठाउँमा पुग्दा हामीले सोच्नु पर्थ्यो, ती आँखाहरू किन भिजे सोच्नु पर्थ्यो, तिमीले बारुद बोकायौ झोलामा नानीहरूले के सिके सोच्नु पर्थ्यो, चौरमा बसेर बदाम खानेले पनि दिनहरू कसरी बिते सोच्नु पर्थ्यो, कसको कारणले के कारणले गरिबका चुलाहरू निभे सोच्नु पर्थ्यो। त्यस्तै डाक्टर बरालको लेखमा छ, मिश्रा हरेक शेरको प्रत्येक पंक्तिलाई मिश्रा भनिन्छ भने पहिलो पंक्तिलाई मिसर ए उला र दोस्रो पंक्तिलाई मिसर ए सानी भनिन्छ। यो जानकारीपछि गजलको मतलब, मक्ता, काफिया, रदिफ भनेका के हुन् अर्को चरणमा बताउनेछु। अहिले फेरि एउटा सांगीतिक गजल। जा गरे देवता कहाँ पत्थर थियो न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो खेमटा दोषी त हाम्रो नजर थियो एक सुंदर शहर थियो पिपल छेवई मबर थियो एक सुंदर शहर थियो पिपल छेवई मबर थियो न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो दोषी त हाम्रो नजर थियो सोधेसे जाउ जुन बस्ती मा गो लगायो गमदानी जा सानिर जुन बस्ती मा गो लगायो जुन बस्ती जुन बस्ती मा बस्ती मा आगो जुन बस्ती मा आगो लगायो त्यहाँ सानो मेरो घर थियो न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो दोषी त हाम्रो नजर थियो धन्यवाद बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल तरकारी टल्काए झैं बेसार लगाएर मुहार टल्काउँछौ श्रृंगार लगाएर खरायोमा घमण्ड चढ्न थालेपछि दौड कछुवाले जित्यो विचार लगाएर मुहार टल्काउँछौ श्रृंगार लगाएर पुनर्स्थापनाको सपना देखाउनेले हाम्रो घर भत्कायो सरकार लगाएर मुहार टल्काउँछौ श्रृंगार लगाएर ए मेरो मान्छे यो त बताएर जाऊ ए मेरो मान्छे यो त बताएर जाऊ कसले पठायो गुलाबमा धार लगाएर तरकारी टल्काए झैं बेसार लगाएर मुहार टल्काउँछौ श्रृंगार लगाएर अमला अधिकारीको गजलकृति आगोबाट मैले वाचन गरेको थिएँ 2068 सालमा प्रकाशित गजल संग्रह हो यो म अब फेरि कृष्णहरि बरालको लेखतर्फ लाग्छु आज हामी गजल प्रशिक्षणबारे कुराकानी गरिरहेका छौँ गजल लेख्न सिक्ने कसरी भन्ने विषयमा विशेषतः यसलाई प्रशिक्षण कार्यक्रम नै मैले भन्न रुचाइरहेको छैन गजलका नियम उपनियमहरू नजान्नु भएकोले त्यसको लागि भरपर्दो पुस्तकहरू कहाँ पाइन्छ भनेर सोध्नुहुने र लेख्न खोज्नुहुने धेरै बुलबुलीले सोधिरहनु भएको हुनाले मैले यिनै पुस्तकका सामग्रीहरूलाई शनिबारका केही श्रृङ्खलाहरूमा प्रस्तुत गर्न गइरहेको छु र आज मैले बोकेर ल्याएको पुस्तक छ प्रतिनिधि नेपाली गजल जसलाई सम्पादन गर्नुभएको छ वियोगी बुढा थोकी र कृषु छेत्रीले र यसमा भूमिका लेख्नुभएको छ डाक्टर कृष्णहरि बरालले म उहाँकै भूमिका साभार गरिरहेको छु अब गजलको शेरबारे हामीले योभन्दा अघिल्लो चरणमा कुराकानी गर्यौं मतला र मक्ता काफियाबारे यो चरणमा कुरा गर्छौं मतलबबारे बताउनुभन्दा अगाडि म एउटा अर्को गजलको उदाहरण लिन्छु। पहाड पन्छाइदिन्छु, आकाश उचालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु, पखाला रगतले पोतिएको खुकुरी म दुवै आँखामा पानी निकालिदिन्छु। यो गजलमा उचालिदिन्छु, बसालिदिन्छु र निकालिदिन्छु काफिया प्रयोग भएको छ, तर रदिफ आएको छैन। गैर मुरद्दफ गजल भनिन्छ यसलाई। पहाड पन्छाइदिन्छु, आकाश उचालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु, पखाला रगतले पोतिएको खुकुरी म दुवै आँखामा पानी निकालिदिन्छु। उचालिदिन्छु, बसालिदिन्छु र निकालिदिन्छु यसमा प्रयोग भएका काफिया हुन् यी दुई शेरमा भने, यसमा रदिफ प्रयोग भएको छैन। अब कृष्णहरी बरालले मतलाबारे के भन्नुभयो? गजलको पहिलो शेरलाई मतला अथवा मतला भनिन्छ। मतलाको शाब्दिक अर्थ उदय हुनु वा आरम्भ हुनु भन्ने हुन्छ। मतलाको शाब्दिक अर्थमा जाने हो भने प्रत्येक गजलको पहिलो शेरलाई हामीले मतला भन्दा रहेछौँ। दुई पङ्क्तिका एक शेर मध्येको पहिलो शेरलाई मतला भन्छौँ। यो गजल जुन मैले केही बेर अगाडि वाचन गरेको थिएँ त्यसको मतला यो हो, पहाड पन्छाइदिन्छु, आकाश उचालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु। मतलामा दुवै पङ्क्तिमा काफिया प्रयोग भएका हुन्छन्। अब मक्ता के हो त? मक्ताबारे कृष्णहरि बराल लेख्नुहुन्छ, गजलको अन्तिम शेरलाई मक्ता वा मक्ता भनिन्छ। मक्ताको शाब्दिक अर्थ काटिएको भन्ने हुन्छ। यसमा गजलकारले आफ्नो उपनाम पनि प्रयोग गरेको हुन्छ। यदि उपनाम प्रयोग गरिएको छैन भने यसलाई मक्ता नभनी अन्तिम शेर मात्रै भन्नुपर्छ, अन्तिम शेर नै भन्नुपर्छ। प्रत्येक गजलको अन्तिमको शेरलाई हामी अन्तिम शेर भन्छौँ र त्यस शेरमा गजलकारको नाम पनि प्रयोग भएको छ भने त्यसलाई हामी मक्ता भन्छौँ, यसरी बुझौँ यसलाई। र मतला मात्रै भएको, मक्ता नभएको, अन्तिम शेर मात्रै भएको गजल हो यो। यसलाई म केही बेरमा वाचन गर्छु, त्योभन्दा अघि कृष्णहरि बरालले काफियाबारे के भन्नुभयो त्यो सुनौ। गजलमा काफिया आवश्यक हुन्छ। यो अरबी भाषाको पुलिङ्गी शब्द हो र यसको शाब्दिक अर्थ बारम्बार आउने भन्ने हुन्छ। काफियाको अर्थ अनुप्रास वा तुक हो। गजलको मतला भागमा भएका दुवै मिश्रामा काफियाको प्रयोग अनिवार्य हुन्छ भने अन्य शेरहरूमा दोस्रा दोस्रा पङ्क्तिमा पनि यसको प्रयोग आवश्यक हुन्छ। यदि गजलको दोस्रो शेरका दुवै पङ्क्तिमा पनि काफियाको प्रयोग भएको भए यसलाई हुस्ने मतला वा मतलाए सानी भनिन्छ भनेर बताउनुभयो। काफियाबारे म फेरि भन्छु, गजलमा काफिया आवश्यक हुन्छ। यो अरबी भाषाको पुलिङ्गी शब्द हो र यसको शाब्दिक अर्थ बारम्बार आउने भन्ने हुन्छ। काफियाको अर्थ अनुप्रास वा तुक हो। गजलको मतला भागमा भएका दुवै मिश्रामा काफियाको प्रयोग अनिवार्य हुन्छ भने अन्य शेरहरूमा दोस्रा दोस्रा पङ्क्तिमा पनि यसको प्रयोग आवश्यक हुन्छ। मतला अर्थात् उदय भएको भनेपछि अब यो गजलमा उदय भएको शेरमा दुईवटा काफिया छन्, उचालिदिन्छु र बसालिदिन्छु। त्यसपछि दोस्रा दोस्रा पङ्क्तिमा मात्रै काफिया राखेका छन्, निकालिदिन्छु, पगालिदिन्छु, कोदालिदिन्छु र उमालिदिन्छु काफिया छन्। यो पाँच शेरको गजल म वाचन गरेर सुनाउँछु। तपाईँ यसमा मक्ता त छैन, मतला र काफिया खोज्नुहोला। रदिफ नभएको गजल हो यो। मतला र काफिया कसरी प्रयोग भएका छन् सिक्न लाग्नुभएका बुलबुलेनले यसलाई ध्यान दिएर सुन्नुहोला। पहाड पन्छाइदिन्छु, आकाश उचालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु, पखाला रगतले पोतिएको खुकुरी। यो पङ्क्तिलाई दुईपटक पढिन्छ। पखाला रगतले पोतिएको खुकुरी म दुवै आँखामा पानी निकालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु। प्रत्येक शेर दोस्रो तेस्रो शेर वाचन गर्दै गइसकेपछि फेरि हामी पहिलो शेरको पछिल्लो पङ्क्तिलाई एकपटक दोहोऱ्याएर वाचन गर्छौँ। तपाईँले लेख्दा चाहिँ त्यो दोहोऱ्याएर लेख्नु पर्दैन। म आगो हुँ आगो, मैनको के कुरा, यो तेस्रो शेर। म आगो हुँ आगो, मैनको के कुरा, तिमी पत्थर हौ भने पनि पगालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु। बारुदले मुर्छा पारेको माटो बिउजाउन, बारुदले मुर्छा पारेको माटो बिउजाउन, मेरा सन्तानका हातमा कोदालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु। आऊ धड्कन चिसिएका युवाहरू हो, आऊ धड्कन चिसिएका युवाहरू हो, चिसा नसा नसाको रगत उमालिदिन्छु, पहाड पन्छाइदिन्छु, आकाश उचालिदिन्छु, सिँगै धरतीमा प्रीतको बस्ती बसालिदिन्छु। यो मैले काफिया, मतला र मक्ताबारे बुझाउनको लागि बताएको थिएँ। कृष्णहरी बराले रदीफबारे पनि लेख्नुभएको छ, लेख्नुहुन्छ, प्रत्येक शेरमा काफियाका पछाडि दोहोरिने शब्द वा शब्द समूहलाई रदीफ भनिन्छ। रदीफ अरबी शब्द हो र यसको शाब्दिक अर्थ घोडा वा ऊँटमा पछाडि बसेको व्यक्ति तथा गजलमा काफियाभन्दा पछि आउने शब्द भन्ने हुन्छ। मैले यसलाई फेरि दोहोऱ्याएँ, प्रत्येक शेरमा काफियाका पछाडि दोहोरिने शब्द वा शब्द समूहलाई रदीफ भनिन्छ। रदीफ अरबी शब्द हो र यसको शाब्दिक अर्थ घोडा वा ऊँटमा पछाडि बसेको व्यक्ति तथा गजलमा काफियाभन्दा पछि आउने शब्द भन्ने हुन्छ। गजलमा रदीफ काफिया जस्तै मतला भागमा भएका दुवै शेरमा तथा अन्य शेरहरूका दोस्रा पंक्तिमा आउने गर्छ। मतला बाहेक अन्य शेरका पहिला पंक्तिमा पनि काफियाको प्रयोग भएको छ भने त्यसपछि पनि रदीफ आउने गर्छ। रदीफ प्रयोग भए नभएका आधारमा गजललाई मुरद्दफ र गैर मुरद्दफ गरी दुई भागमा बाँडिएको पाइन्छ। रदीफ प्रयोग गरिएको गजललाई मुरद्दफ भनिन्छ भने नगरिएको गजललाई गैर मुरद्दफ भनिन्छ। गजलमा रदीफलाई अनिवार्य मानिँदैन, तर रदीफको प्रयोगले गजललाई आकर्षक र संगीतात्मक चाहिँ बनाउँछ नै। मैले अघि उचालिदिन्छु बसालिदिन्छु काफिया भएको गजल वाचन गर्दा रदीफ नभएको गजल वाचन गरेको थिएँ। अब अमला अधिकारीकै रदीफ भएको एउटा गजललाई मैले यहाँ उदाहरण लिएको छु। यसमा पल्टाएर हेर भन्ने शब्द समूह, पल्टाएर एउटा शब्द भयो, हेर एउटा शब्द भयो, दुईवटा शब्दहरू शब्द समूह चाहिँ रदीफको रूपमा प्रयोग भएका छन् र काफियाको रूपमा खग्रास, अन्धविश्वास, आकाश, आसपास, लास र इतिहास प्रयोग भएको छ। प्रत्येक काफिया पछि रदीफ आएकै छ, अर्थात् प्रत्येक यो गजलको पहिलो शेर मतलामा दुईपटक आएको छ काफिया र सँगसँगै फलो गरेर रदीफ आएको छ। त्यसपछि दोस्रो शेरको पछिल्लो पंक्तिमा पनि काफिया र रदीफ, तेस्रो शेरको पछिल्लो पंक्तिमा पनि काफिया र रदीफ, प्रत्येक शेरको पछिल्लो पंक्तिमा काफिया र रदीफ आउने गर्छन्। उदाहरण यस्तो छ। आऊ मनको खग्रास पल्टाएर हेर, आऊ मनको खग्रास पल्टाएर हेर, जम्मै अन्धविश्वास पल्टाएर हेर। मैले यो वाचन गरिरहँदा वाचन गर्ने तरिकाबारे पनि केही बताउनु उपयुक्त हुन्छ कि जस्तो लागेर बताउँदैछु। त्यसो त गजल वाचन गर्ने आफ्नै आफ्नै कला हुन्छन्, आफ्ना आफ्नै तरिका हुन्छन्। कोहीले कसरी उठाउनुहुन्छ, कोहीले कसरी उठाउनुहुन्छ। गजल वाचन गर्दा कोहीले एउटै शब्दलाई पनि दुई तीन पटक भनेर त्यसमा रहस्य थप्नुहुन्छ, कसैले सहर लहरै पंक्तिबद्ध रूपमा पनि पढ्नुहुन्छ। साधारणतया हामीले गजल वाचन गर्दा पहिलो शेरको पहिलो पंक्ति दुई पटक र दोस्रो पंक्ति एक पटक पढिन्छ। त्यस्तै गरी दोस्रो शेरको पनि माथिल्लो पंक्ति दुई पटक र पछिल्लो पंक्ति एक पटक पढिसकेपछि फेरि पहिलो पंक्तिको पहिलो शेरको पछिल्लो पंक्ति दोहोऱ्याएर पढिन्छ। तर लेखेर पठाउनेहरूले पनि सँगसँगै पहिलो पंक्तिको पहिलो मतलाको पछिल्लो पंक्तिलाई लेखेर पठाउने गर्नुहुन्छ र तीन तीन लाइनको शेर बनाइदिनुहुन्छ। त्यस्तो नगर्नुहोला कृपया, दुई दुई लाइनकै शेर हुन्छन्। आऊ मनको खग्रास पल्टाएर हेर, जम्मै अन्धविश्वास पल्टाएर हेर। र गजल पढ्दाखेरि सकेसम्म काफियामा स्ट्रेस दिएर अलिकति चर्को गरी पढ्ने गरियो भने गजल सुन्ने श्रोतालाई बुझाउन सजिलो पर्छ। उदाहरणको लागि म कोसिस गर्छु। एउटा गजल 29 गजल छ आगो सङ्ग्रहभित्र, अमला अधिकारीको, यस्तो छ। आऊ मनको खग्रास पल्टाएर हेर, आऊ मनको खग्रास पल्टाएर हेर, जम्मै अन्धविश्वास पल्टाएर हेर, साँच्चै परिवर्तन गर्छौ भने। दोस्रो शेरको यो पंक्तिलाई फेरि पढ्छु। साँच्चै परिवर्तन गर्छौ भने समुद्रमा आकाश पल्टाएर हेर, जम्मै अन्धविश्वास पल्टाएर हेर, कवि हो भने केही छोडेर गयो। तेस्रो शेर, कवि हो भने केही छोडेर गयो, ऊ बसेको आसपास पल्टाएर हेर, जम्मै अन्धविश्वास पल्टाएर हेर, खल्तीमा के हालेर लगेछ, खल्तीमा के हालेर लगेछ, अमीरको लास पल्टाएर लिएर, जम्मै अन्धविश्वास पल्टाएर हेर। अब अन्तिम शेरमा यस्तो भन्छ, सधैँ ज्यान दिएको भेट्नेछौ, सधैँ ज्यान दिएको भेट्नेछौ, अमलाको इतिहास पल्टाएर हेर, आऊ मनको खग्रास पल्टाएर हेर, जम्मै अन्धविश्वास पल्टाएर हेर। यो गजलको अन्तिम शेरमा सधैँ ज्यान दिएको भेट्नेछौ, अमलाको इतिहास पल्टाएर हेर भनेर गजलकार अमला अधिकारी भएको हुनाले अमला राखिएको छ। र यसरी राखिएपछि अन्तिम शेरमा यसरी नाम राखिन्छ भने यसलाई हामी मक्ता भन्छौँ। अघि कृष्णहरी बरालको मैले मक्ता बारेको परिभाषामा तपाईँलाई वाचन गरेर सुनाएँ, एकपटक फेरि सुनाउँछु। गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ। मक्ताको शाब्दिक अर्थ काटिएको भन्ने हुन्छ। यसमा गजलकारले आफ्नो उपनाम पनि प्रयोग गरेको हुन्छ। यदि उपनाम प्रयोग गरिएको छैन भने चाहिँ यसलाई मक्ता नभनी अन्तिम शेर मात्रै भन्नुपर्छ, र उपनाम प्रयोग गरिएको छ भने यसलाई मक्ता भन्नुपर्छ। यसर्थ यो गजल रूपमा मक्तको प्रयोग भएको छ। गजलका अङ्गहरूबारे अरू चर्चा हामी गर्दै गर्छौँ। यति बेला फेरि अर्को एउटा साङ्गीतिक गजल सुन्ने बेला भएको छ। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाछ। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाछ। सँगै सहेको सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाछ। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाछ। मिलनको त्यो मिलनको त्यो पहिलो रातबारे हरेक मान्छेलाई आफ्ना आफ्ना सम्झनाका कोसेलीहरू हुन्छन्। कसैले के सम्झन्छ, कसैले के सम्झन्छ। गजलकारले यहाँ त्यो मिलनको पहिलो रातलाई यसरी सम्झनुहुन्छ। मिलन को त्यो पहिलो रात बारे अपत्याइन चन्द्रलाई सोध। मिलन को त्यो पहिलो रात बारे अपत्याइन चन्द्रलाई सोध। कुरै कुरामा मिलनको त्यो पहिलो रात बारे नपत्याए चन्द्रलाई सोध। कुरै कुरामा भाथ्यो बिहानी तिमीले बिर्स्यौ मलाई थाछ। पुरै कुरामा भाथ्यो बिहानी तिमीले बिर्स्यौ मलाई थाछ। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ कहीं घाम कहीं पानी मौसम उइयो, कहीं घाम कहीं पानी मौसम उइयो, मान्छे जिउने नियति एकदम उइयो। म उसलाई चाहन्छु ऊ मलाई चाहन्छ, म उसलाई चाहन्छु ऊ मलाई चाहन्छ, हामी दुवैले पालेको भ्रम उइयो, मान्छे जिउने नियति एकदम उइयो। यसरी पनि सम्झाउन नपरोस्, यसरी पनि सम्झाउन नपरोस्, बालक जवान वृद्धको क्रम उयो, मान्छे जिउने नियति एकदम उयो। बा चिना लेख्नुहुन्छ म गजल लेख्छु, बा चिना लेख्नुहुन्छ म गजल लेख्छु, कागजहरू उही हुन् कलम उयो, कहीँ घाम कहीँ पानी मौसम उयो, मान्छे जिउने नियति एकदम उयो। अमला अधिकारीकै गजल वाचन गरेको थिएँ मैले। बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। हामी गजलको संरचनाबारे कुराकानी गरिरहेका छौँ कृष्णहरी बरालको लेखबाट, र यो लेख प्रतिनिधि नेपाली गजलमा भूमिकाका रूपमा रहेको छ। वियोगी बुढा थकिर कृष्ण छेत्रीको सम्पादन रहेको यो संग्रहभित्र तखल्लुसबारे कृष्णहरी बराल लेख्नुहुन्छ। गजलकारको उपनामलाई तखल्लुस भनिन्छ। गजलकारले सामान्यतः गजलको अन्तिम शेरमा तखल्लुस प्रयोग गर्ने गर्छ। यसलाई गजलका लागि अनिवार्य मानिँदैन, तर यसले गजल कसको हो भन्ने चिनाउने कार्य चाहिँ गर्छ। माथि उल्लेख गरिएका गजलका विभिन्न अङ्गहरूलाई तलको उदाहरणबाट अझ स्पष्टसँग बुझ्न सकिन्छ भन्दै उहाँले बुद्रानाको एउटा गजलको उदाहरण दिनुभएको छ, जसमा इन्क्लाब, जवाफ, हिसाब, दबाव, खराब र नकाब गजलको काफियाको रूपमा आएका छन् भने एउटै मात्र शब्द आयो भन्ने शब्द रदीफको रूपमा आएको छ र बुँद यसमा अन्तिम शेरमा प्रयोग भएको बुँद यो तखल्लुस हो र मतलामा इन्क्लाब र जवाफ काफिया रहेका छन्। त्यसपछि हिसाब, दबाव, खराब र नकाब रहेको छ। यसलाई वाचन गर्छु। पाँच शेरको गजल यस्तो छ। अँधेरी रातमा यसरी इन्क्लाब आयो, अँधेरी रातमा यसरी इन्क्लाब आयो, हरायो भनेको चिठीको जवाफ आयो। यो मतलाको वाचन भयो। दोस्रो शेर, दिनु मात्र हो भनेको लिनु पनि रहेछ, दिनु मात्र हो भनेको लिनु पनि रहेछ, बिर्सेर बसेको पुरानो हिसाब आयो, हरायो भनेको चिठीको जवाफ आयो। तेस्रो शेर, बल्ल त्यो आकाश अलिकति निहुरेछ, बल्ल त्यो आकाश अलिकति निहुरेछ, भन्नु पर्ला र यो कहाँको दबाव आयो, हरायो भनेको चिठीको जवाफ आयो। चौथो शेर, घाम झुल्कन त रात नढली हुँदैन, घाम झुल्कन त रात नढली हुँदैन, कसैका लागि हो नतिजा खराब आयो, हरायो भनेको चिठीको जवाफ आयो। अब अन्तिम शेर अर्थात् मक्ता, पाँचौं शेर, दुनियाँले अब धोका सायदै बुँद खाला, दुनियाँले अब धोका सायदै बुँद खाला, यसरी उग्रिएर उनको नकाब आयो, अँधेरी रातमा यसरी इन्क्लाब आयो, हरायो भनेको चिठीको जवाफ आयो। यो बारे कृष्ण रिपराले लेख्नुहुन्छ, माथि दिइएको गजलमा जम्मा पाँच शेर छन्, यसको सबैभन्दा माथिल्लो शेर मतला हो भने सबैभन्दा तल्लो शेर मक्ता हो, पाँचै शेरमा प्रयोग भएका दसै पंक्तिलाई मिश्रा भनिन्छ भने प्रत्येक शेरमा भएका पहिला पहिला पंक्ति मिसरे उला र दोस्रा दोस्रा पंक्ति मिसरे सानी हुन्, प्रत्येक शेरमा आएका रेखाङ्कित पदहरू काफिया हुन् भने काफियाको पछाडि आएको आयो शब्द रदीफ हो, अन्तिम शेरमा भएको बुँद चाहिँ तखल्लुस हो। यसमा रेखाङ्कित पदहरूको सट्टा मैले उच्चारणै गरेको थिएँ, इन्क्लाब, जवाफ, हिसाब, दबाव, खराब र नकाब काफिया हो। विभिन्न शेरहरूमा एउटै प्रकारको भावको क्रमिक विकास भएका कारण यो गजल मुसलसल वर्गमा पर्छ भने रदीफ भए नभएका आधारबाट हेर्दा यो मुरद्दब वर्गमा पर्छ। यसरी यस गजलमा गजलका लागि आवश्यक मानिने माथि उल्लेख भएका अङ्गहरू पूरा भएको देखिन्छ भन्दै कृष्ण रिपरालले आफ्नो भूमिकामा व्याख्या गर्नुभयो। बुलबुलमा अब अर्को एउटा साङ्गीतिक गजल सुनाउँदैछु। जे जे हुने हो हुन्छ यहाँ, जे जे जे जे हुने हो हुन्छ यहाँ, पर्दा पछाडि नै जे जे हुने हो हुन्छ यहाँ, पर्दा पछाडि नै जे जे हो हुन्छ यहाँ, पर्दा पछाडि नै दुखेर कोही रुन्छ यहाँ, दुखेर कोही दुखेर कोही रुन्छ दुखेर कोही दुखेर कोही रुन्छ यहाँ, पर्दा पछाडि नै जे जे हुने हो हुन्छ यहाँ, पर्दा पछाडि नै जे जे पर्दा पछाडि नै। रङ्गमञ्च झुट हो भ्रम हो र व्यर्थ हो यो रङ्गमञ्च झुट हो झुट हो झुट हो झुट हो झुट हो यो रङ्गमञ्च झुट हो भ्रम हो र व्यर्थ हो यो रङ्ग झुट हो भ्रम हो र व्यर्थ हो मा कुरो जाल बुन्छ यहाँ मा कुरो जाल बुन्छ यहाँ मा कुरो जाल बुन्छ यहाँ पर्दा पछाडि नै माकुरो जाल हुन्छ यहाँ पर्दा पछाडि नै दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै जे जे हुने हुन्छ यहाँ पर्दा पछाडि नै जे हुने हुन्छ यहाँ पर्दा पछाडि नै जे जे हुने हुन्छ यहाँ पर्दा पछाडि नै दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै पछाडि नै जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै हवस् त यिनै प्रसङ्ग सँगसँगै गजल लाई कसरी लेख्ने भन्ने विषयमा कृष्ण बरालको आजको आलेखको वाचन सँगसँगै अब आजलाई हामी बिदा हुँदैछौँ। बुधबारको बुलबुलमा फेरि भेटघाट हुनेछ। तबसम्मका लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै प्रतिनिधि नेपाली गजलमा संग्रहित राजेश्वर रेग्मीको गजल वाचन गर्दै बिदा हुन्छौँ। फर्किन्न भन्लान् झण्डाहरू नझुकाउनु भनिदिनु फर्किन्न भन्लान् झण्डाहरू नझुकाउनु भनिदिनु परदेशी भयो भनेर मन नदुखाउनु भनिदिनु अनुपमा सायद दुई जीवकी भएकै होलिन् अनुपमा सायद दुई जीवकी भएकै होलिन् बुबा मुमालाई हाम्रो सम्बन्ध नलुकाउनु भनिदिनु परदेशी भयो भनेर मन नदुखाउनु भनिदिनु हाँसिरहनु ओठ कहिल्यै नराख्नु मनमा पीडा हाँसिरहनु ओठ कहिल्यै नराख्नु मनमा पीडा मलाई सम्झिँदै बारम्बार नसुकसुकाउनु भनिदिनु परदेशी भयो भनेर मन नदुखाउनु भनिदिनु गुमाएर एउटालाई सहर कहाँ शून्य भइहाल्छ र गुमाएर एउटालाई सहर कहाँ शून्य भइहाल्छ र गाउनु निर्धक्क खुसीको गीत नगुनगुनाउनु भनिदिनु परदेशी भयो भनेर मन नदुखाउनु भनिदिनु दुर्घटनामा परिन भने निश्चय नै म फर्किहाल्छु दुर्घटनामा परिन भने निश्चय नै म फर्किहाल्छु राख्न गुनासा र बह अहिल्यै नरित्याउनु भनिदिनु फर्किन्न भन्लान् झण्डाहरू नझुकाउनु भनिदिनु परदेशी भयो भनेर मन नदुखाउनु भनिदिनु बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल